तिमीलाई दोष दिन माहेदै बा सक्षस भने जान पीडा दिदै बा हरे माया मा हरे मता माया मा हरे दैबा हरे जसलाई चाहे ओ सैलाई गुमाए मारे बचने आसमारे माहे दैबा सक्षस भने जान पीडा दे दैबा हरे माया मा हरे बता माया मा हरे दैबा हरे जसलाई चाहे ओ सैलाई गुमाए मारे बचने आसमारे बता माया महारे दैबारे जसलाई चाहे ओ सैलाई गुमाए मारे बचने आसमारे जिताउने खेल्दैछ हरे घुमाए मारे बचने